ये लाखों पे ही सैकड़ों को चढ़ाता, सवारों को प्यादों से है जग बिलाता, जहाजों से ही जोरकों को भिड़ाता, हिसारों को ही चुटकियों में उड़ाता। हुआ कोई हरमों से उसके न सरवर, न ठहरे जरा उसके आगे न बत्तर, न ठहरे जरा उसके आगे न बत्तर। जिन्होंने बनाया उसे अपना यावर, हर एक राह में उसको ठहराया रहबर। ये कौल आजकल सादिक आता है उन पर कि एक नूह है नूए इंसान से बदतर, अलग सबसे काम उनके और तौर है कुछ, अगर सब है इंसान तो वो और है कुछ, अगर सब है इंसान तो वो और है कुछ। बहुत उनको मौजूद नुमा जानते हैं, बहुत देवता उनको गिरदानते हैं, ये जो ठीक ठाक उनको पहचानते हैं वो इतना मुकर्रर उन्हें मानते हैं कि दुनिया ने जो की थी अब तक कमाई, वो सब जदो कल उनके हिस्से में आई, वो सब जदो कल उनके हिस्से में आई। किया इल्म ने उनको हर पल में यकता, न हम सब रहा उनका कोई न हम का, हर एक चीज उनकी हर एक काम उनका, समझ बूझ से है जमाने की बाला, सनाम तो सब उनकी तकते हैं ऐसे, अजायब में कुदरत की हैरान हूँ जैसे, अजायब में कुदरत की हैरान हूँ जैसे। दिए इल्म ने खोल उन पर खजाने, छुपे और जाहिर नए और पुराने, दिखाए उन्हें गैब के माल खाने, बताए फतूहात के सब ठिकाने, हवा जैसे छाई है सब बहर उभर पर, वो यूं छा गए खावर और बास्तर पर, वो यूं छा गए खावर और बास्तर पर। ये सच है कि असल तालीम दौलत रही है सदा, पश्तो हिकमत हुकूमत हुई सल्तनत जिनकी दुनिया से रुखसत, न इल्म उनमें बाकी रहा और न हिकमत, न यूनान महकूम होकर रहा कुछ, न ईरान ताज अपना खोकर रहा कुछ, न ईरान ताज अपना खोकर रहा कुछ। इखार कश सब्र हिम्मत में कामिल, ये कहता था मेहनत से घटता था जब दिल, कि जिन शक्तियों का उठाना है मुश्किल, वही है कुछ ऐ दिल उठाने के काबिल, हलाल आदमी पर है खाना न पीना, न हो एक जब तक लहू और पसीना, न हो एक जब तक लहू और पसीना। नहीं सहल घर सैयद का हाथ आना, तो लाजिम है घोड़ों को सरपट भगाना, न बैठो जो है बोझ भारी उठाना, जरा तेज हाँको जो है दूर जाना, जमाना अगर हमसे जोर आजमा है, तो वक्त ए अजीजो यही जोर का है, तो वक्त ए अजीजो यही जोर का है। करो याद अपने बुजुर्गों की हालत, शदायद में जो हालते थे ना हिम्मत, उठाते थे बरसों सफर की मशक्कत, गरीबी में करते थे कसब फजीलत, जहाँ खोज पाते थे इल्म हुनर का, निकल घर से लेते थे रास्ता उधर का, निकल घर से लेते थे रास्ता उधर का। रातीन शामान तो फारो जम तौरा, जहाँ जन से तालीम सुनते थे अर्जा, वहीं पे सिफर करके कुओ बयाबा, पहुँचते थे तालाब अफतार फैजा, जहाँ तक इल्म दीन इस्लाम का था, हर एक राह में उनका तांता बंधा था, हर एक राह में उनका तांता बंधा था। निजामिया तौरिया मुस्तमसरिया नफीसिया सत्या और साहिबिया, रवाइया इज़िया और काहिरिया, अजीजिया जीनिया और नासरिया, ये कालेज के मरकज सब आफाकियों के, हिजाजी उकर्दी और कचाकियों के, हिजाजी उकर्दी और कचाकियों के। बशर को है लाजिम की हिम्मत न हारे, जहाँ तक को काम अपने संवारे, खुदा के सिवा छोड़ दे सब सहारे, कहें आरजी जोर कमजोर सारे, अरे वक्त तुम दाएं बाएं न ठाको, सदा अपनी गाड़ी को तुम आप हाँको, सदा अपनी गाड़ी को तुम आप हाँको। बहुत ख्वाने बे इश्तहा तुमने खाए, बहुत बोझ बंद बंद के तुमने उठाए, बहुत आस पर साज की रात गाए, बहुत आरती तुमने जलवे दिखाए, बस अब अपनी गर्दन पे रखो जुआ तुम, करो हाजतें अपनी रवा तुम, करो हाजतें अपनी रवा तुम। तुम ही अपनी मुश्किल को आसान करोगे, तुम ही दर्द का अपने दरमा करोगे, तुम ही अपनी मंजिल का सामना करोगे, करोगे तुम ही, कुछ अगर ना करोगे। छुपा दस्त हिम्मत में जोरे कजा है, मिस्र है कि हिम्मत का हामी खुदा है, मिस्र है कि हिम्मत का हामी खुदा है। सरासर हो वो सुल्तनत फैज दस्तर, रायत की खुद तरबियत हो यावर, मगर कोई हालत नहीं उससे बदतर कि हर बोझ हो कौम का सल्तनत पर, हो इस तरह हाथों में उसके रायत के कब्जे में गुसाल के जैसे मैयत, के कब्जे में गुसाल के जैसे मैयत। वही गुर तजारत के उसको सुझाए, वही सनत और हरफत उसको बताए, वही कष्टकारी की आईं सिखाए, वही उसको लिखवाए वो ही पढ़ाए। मिला जिस रायत को ऐसा सहारा, किया आदमियत ने उससे किनारा, किया आदमियत ने उससे किनारा। यही सल्तनत की है काफी आनत, के हो मुल्क में अमन उसकी बदौलत, नफूस और अम्वाल की हो हिफाजत, हुकूमत में हो एतदाल और अदालत। न तोड़ा रायत पे बेजा हो कोई, न कानून छटकार फरमा हो कोई, न कानून छटकार फरमा हो कोई। जहां वो ये अंदाजे फरमा रवाई, रायत की है वहां निपट बेहयाई, के हर काम में आस झूठ से पराई, करे आप अपनी न मुश्किल कुचाई, खड़ा हो सहारे एक अवार के घर, हटी वो जहां आ रहा ये जमीन पर, हटी वो जहां आ रहा ये जमीन पर। गया अब वो दिल तंगियों का जमाना, कि अपनों का हिस्सा था पढ़ना पढ़ाना, ब्राह्मण का पहले अगर शुद्र बाना, तो उस पर नहीं अब कोई ताजियाना। हुए पल तरफ सब नशे वो फराज, अब सफेद उसे आमे नहीं इम्तियाज, अब सफेद उसे आमे नहीं इम्तियाज। अब बस अब वक्त का हुक्म नाटक यही है, कि जो कुछ है दुनिया में तालीम ही है, यही आजकल असल फरमान भी है, इसी में छुपा सदर शाहन शही है, मिली है ये ताकत इसी कीमिया को, कि करती है एक शाह गदा को, कि करती है ये एक शाह गदा को। सिखाती है महदूम को ये ताज, सजाती है हाकिम को राह अदालत, दिनों से मिटाती है नक्श अदावत, जहां से उठाती है रस्म बगावत। यही है रायत को हकदार करती, यही है कि वो मैं को हमवार करती, यही है कि वो मैं को हमवार करती। सुनी है गरीबों की फरियाद उसी ने, किया है गुलामी को बर्बाद उसी ने, रिपब्लिक की डाली है बुनियाद उसी ने, बनाया है पब्लिक को आजाद उसी ने, मुकय्यद भी करती है ये और रिहा भी, बनाती है आजाद भी बावफा भी, बनाती है आजाद भी बावफा भी। तजारत में रौनक है ये इससे पाई, कि हे इसके आगे है फरमा रवाई, फलाहत की ये मंजिलत है बढ़ाई, के फलाह करते हैं मुआजिज नुमाई, तरक्की ये सनत को दी है बला की, कि होती है मालूम कुदरत खुदा की, कि होती है मालूम कुदरत खुदा की। ये ना इत्तेफाकी है कौमों से खोती, ये कौमी मोहब्बत का है बीज बोती, ये आपस के कीने दिलों से खुदोती, ये दाने हैं सब एक लड़ी में बरोती, ये नुकतों से खत की तरह है गुजरती, करोड़ों दिलों को है ये एक करती, करोड़ों दिलों को ये है एक करती। जहां ये नहीं वहां न कौम और न मिल्लत, न मिलकी हिमायत न कौमी हमीयत, जुदा सबके रंज और जुदा सबकी राहत, अलग सबकी इज्जत अलग सबकी जिल्लत, खबर वहां नहीं ये कि है कौम शय क्या, छुपा सब्र हक इस ताल्लुक में है क्या, छुपा सब्र हक इस ताल्लुक में है क्या। जिन्होंने के तालीम की खदो कीमत, न जानी मुसल्लत हुई उन पे जिल्लत, मलूक और सलातीन ने कोई हुकूमत, घरानों पे छाई अमीरों की नस्बत, रहे खानदानी न इज्जत के काबिल, हुए सारे दावे शराफत के बातिल, हुए सारे दावे शराफत के बातिल। न चलते हैं वहां काम कारीगरों के, न बरकत है पेशे में पेशावरों के, बिगड़ने लगे खेल सौदागरों के, हुए बंद दरवाजे अक्सर घरों के, कमाते थे दौलत जो दिन रात बैठे, वो हैं अब धरे हाथ पर हाथ बैठे, वो हैं अब धरे हाथ पर हाथ बैठे। ہنر اور فن ماں ہیں سب گھٹتے جاتے، ہنر مند ہیں روز و شب گھٹتے جاتے، ادیبوں کے فضل اور ادب گھٹتے جاتے، طبیب اور ان کے مطلب گھٹتے جاتے، ہوئے پس سب فلسفی اور مناظر، نہ ناظم ہیں سرسبز نہ ان کے ناصر، نہ ناظم ہیں سرسبز نہ ان کے ناصر۔ اگر ایک پہننے کو ٹوپی بنائیں تو کپڑا وہ ایک اور دنیا سے لائیں، جو سینے کو وہ ایک سوئی منگائیں تو مشرق سے مغرب میں لینے کو جائیں، ہر ایک شے میں غیروں کے محتاج ہیں وہ، میکینکس کی روح میں تاراج ہیں وہ، میکینکس کی روح میں تاراج ہیں وہ۔ نہ پاس ان کے چادر نہ بستر ہے گھر کا، نہ برتن ہے گھر کے نہ زیور ہے گھر کا، نہ چاقو نہ کینچی نہ نشتر ہے گھر کا، سراہی ہے گھر کی نہ ساغر ہے گھر کا، کمل مجلسوں میں قلم دفتروں میں، اثاثہ ہے سب آریت کا گھروں میں، اثاثہ ہے سب آریت کا گھروں میں۔ جو مغرب سے آئے نہ مال تجارت تو مر جائیں بھوکے وہاں اہل غربت، ہو تجار پر بند راہ معیشت، دکانوں میں ڈھونڈنے نہ پائے بازار، پر آئے سہارے ہیں بیپار وہاں سب، تو پھیلی ہیں سے اور تجار وہاں سب، تو پھیلی ہیں سے اور تجار وہاں سب۔ یہ ہے تر کے تعلیم کی سب صفائیں، وہ کاش اب بھی غفلت سے باز اپنی آئیں، مبادہ رہے عافیت پھر نہ پائیں، کہ ہیں بے پناہ آنے والی بنائیں، ہوا بلتی جاتی سر رہ گزر ہے، چراغوں کو فانوس بن اب خطر ہے، چراغوں کو فانوس بن اب خطر ہے۔ لیے فرض بخشی ہے دوڑا کھڑا ہے، ہر ایک فوج کا جائزہ لے رہا ہے، جنہیں ماہر اور کرتبی دیکھتا ہے انہیں بخشتا تے وہ تبل و نواح ہے، پہ ہیں بے ہنر یا قلم چھٹتے جاتے، رسالوں سے نام ان کے ہی کٹتے جاتے، رسالوں سے ہیں نام ان کے کٹتے جاتے۔ بس اب علم و فن کے وہ پھیلاؤ ساما، کہ نسلیں تمہاری بنے جن سے انسان، غریبوں کو راہ ترقی ہو آسان، امیروں میں ہو نور تعلیم تاباں، کوئی ان میں دنیا کی عزت کو تھامے، کوئی کشتی دین و ملت کو تھامے، کوئی کشتی دین و ملت کو تھامے۔ بنے قوم کھانے کمانے کے قابل، زمانے میں ہوں منہ ٹکانے کے قابل، تمدن کی مجلس میں آنے کے قابل، خطاب آدمیت کا پانے کے قابل، سمجھنے لگیں اپنے سب نیک و بد ہو، لگے کرنے آپ اپنی مدد ہو، لگے کرنے آپ اپنی اپنی مدد ہو۔ کرو قدر ان کی ہنر جن میں پاؤ، ترقی کی اور ان کو رغبت دلاؤ، دل اور حوصلے ان کے مل کر بڑھاؤ، ستون اس کھنڈر کے ایسے بناؤ، کوئی قوم کی جن سے خدمت بنائے، بٹھائیں انہیں سر پہ اپنے پرائے، بٹھائیں انہیں سر پہ اپنے پرائے۔ کرو گے اگر ایسے لوگوں کی عزت تو پاؤ گے اپنے میں تم ایک جماعت، بڑھائے گی جو قوم کی شان و شوکت، گھرانوں میں پھیلائے گی خیر و برکت، مدد جس قدر تم سے وہ آج لے گی، عوض تم کو کل اس کا دو چند دے گی، عوض تم کو کل اس کا دو چند دے گی۔ ترقی کے یونا کے اسباب کیا تھے، ہنر پر جہاں پیرو بڑھنا پدا تھے، تمدن کے میدان میں زور آزما تھے، وطن کی محبت میں یکسر بنا تھے، مقاصد بڑے اور ارادے سے عالی، نہ تھا ان سے چھوٹا بڑا کوئی خالی، نہ تھا اس سے چھوٹا بڑا کوئی خالی۔ سبب کچھ نہ تھا اس کا جز قدردانی، کہ ہوتے تھے جو علم و حکمت کی بانی، ترقی میں کرتے تھے جو جاں پہچانی، حیات ان کو ملتی تھی وہاں جاودانی، وطن جیتے جی ان پہ قربان تھا سارا، بس از مرگ کچھ تھے تھے وہ آشکارا، بس از مرگ کچھ تھے تھے وہ آشکارا۔ اسی گل میں تھا جوش سب کو دلایا، کہ تھا ایک جزیرے میں رتبہ یہ پایا، اسی شوق میں تھا دلوں کو بڑھایا، اسی نے تھا یونا کو یونا بنایا، اسی امید پر کوششیں تھی یہ ساری، کہ ہو قوم کے دل میں عظمت ہماری، کہ ہو قوم کے دل میں عظمت ہماری۔ جنہیں ملک میں اپنی رکھنی ہو وقت، جنہیں سلطنت کی ہو مطلوب قربت، جنہیں تھامنی ہو گرانے کی عزت، جنہیں دین کی ہو نا منظور ذلت، جنہیں نسل و اولاد ہو اپنی پیاری، انہیں فرض ہے قوم کی غم گساری، انہیں فرض ہے قوم کی غم گساری۔ بہت دل ہیں نرم ان دنوں ہوتے جاتے، کہ حالت پہ ہیں قوم کی اتے آتے، تناسل پہ ہیں اس کے آنسو بہاتے، نہیں آپ کچھ کر کے لیکن دکھاتے، خبر بھی ہے دل ان کے جلتے ہی کس پر، وہ ہیں آپ ہی ہاتھ ملتے ہیں جس پر، وہ ہیں آپ ہی ہاتھ ملتے ہیں جس پر۔ رئیسوں کی جاگیرداروں کی دولت، فقیروں کی دانشوروں کی فضیلت، بزرگوں کی اور وائزوں کی نصیحت، ادیبوں کی اور شاعروں کی فصاحت، جچے تب کچھ آنکھوں میں اہل وطن کی، جو کام آئے بہبود میں انجمن کی، جو کام آئے بہبود میں انجمن کی۔ جماعت کی عزت میں ہے سب کی عزت، جماعت کی ذلت میں ہے سب کی ذلت، رہی ہے نہ ہرگز رہے گی سلامت، نہ شخصی بزرگی نہ شخصی حکومت، وہی شاخ پھولے گی یہاں اور پھلے گی، ہری ہوگی جڑ اس گلستان میں جس کی، ہری ہوگی جڑ اس گلستان میں جس کی۔ ذخیرہ ہے جب چھوٹا کوئی پاتا، تو بھاگا جنات میں ہے اپنی آتا، انہیں ساتھ لے لیتے ہیں یہاں سے جاتا، فتو اپنی ایک ایک کو ہے دکھاتا، صدا ان کی ہیں اس طرح کام چلتے، کمائی سے ایک ایک کی لاکھوں کے ہیں پلتے، کمائی سے ایک ایک کی لاکھوں ہیں پلتے۔ جب ایک چھوٹا جس میں دانش نہ حکمت، بنی لو کی اپنے بڑ لائے حاجت، معیشت سے ایک ایک کو بخشے فراغت، کرے ان پہ وقت اپنی ساری غنیمت، تو اس سے زیادہ ہے بے غرضی کیا، کہ ہو آدمی کو نفاس آدمی کا، کہ ہو آدمی کو نفاس آدمی کا۔ غضب ہے کہ جو نو ہو سب سے بہتر، گنے آپ کو جو کہ عالم تصور، فرشتوں سے جو سمجھے اپنے کو بڑھ کر، خدا کا بنے جو کہ دنیا میں مظہر، نہ ہو مردی کا نشان اس میں اتنا، مسلم ہے مٹی کے کیڑوں میں جتنا، مسلم ہے مٹی کے کیڑوں میں جتنا۔ الہی بحق کے رسول کے حامی، ہر ایک فرد انسان کا تھا جو کہ حامی، جسے دور و نزدیک سے سب گرامی، برابر تھے مکی و زنگی و شامی، شریروں کو ساتھ اپنے جس نے پایا، بروں کو ہمیشہ بھلا جس نے پایا، بروں کا ہمیشہ بھلا جس نے پایا۔ تو فیل اس کا اور اس کی اطرت کا یارب، پکڑ جلد ہاتھ اس کی امت کا یارب، ایک ابر اس پہ بھیج اپنی رحمت کا یارب، غبار اس پہ جلد ہوئے ذلت کا یارب، کہ ملت کو ہے ننگ ہستی سے اس کی، ہوا پست اسلام پستی سے اس کی، ہوا پست اسلام پستی سے اس کی۔ انہیں کل کی فکر آج کرنی سکھا دے، ذرا ان کی آنکھوں سے پردہ اٹھا دے، کمی گاہے بازی دوہا دکھا دے، جو ہونا ہے کل آج ان کو سکھا دے، چھتیں پاٹ لیں تاکہ باراں سے پہلے، سفینہ بنا رکھیں طوفان سے پہلے، سفینہ بنا رکھیں طوفان سے پہلے۔ بچا ان کو اس تنگنائے بلا سے، کہ رستہ ہو تو رہ روے رہنما سے، نہ امید یاری ہو یار آشنا سے، نہ چشم آنت ہو دست و عطا سے، چپو رات پر چھائی ہوئی ظلمتیں ہوں، دلوں میں امیدوں کی جا حسرتیں ہوں، دلوں میں امیدوں کی جا حسرتیں ہوں۔